اللهم صل على سيدنا محمد النبي الأمي وعلى آله وصحبه وأزواجه وذرياته وأهل بيته أجمعين برحمتك يا أرحم الراحمين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل إنما أعظكم بواحدة أن تقوموا لله مثنى وثلاث مثنى وفرادى ثم تتفكروا ما بصاحبكم من جنة إن هو إلا نذير لكم بين يدي عذاب شديد. قل ما سألتكم من أجر فهو لكم إن أجري إلا على الله وهو على كل شيء شهيد. قل ما سألتكم من أجر فهو لكم. چو تو مو جاو جيڪر تا گھرندو جا کو اجر تو او آيو تا کي إن أجري إلا على الله. مو جو اجر جو کا سو الله تي آهي بي ڪنهن تي ڪونه سو الله جي. وَهُوَ عَلَى كُلِّ شَيْءٍ شَهِيدٌ. ऐं सभु कंहिं ॻाल्हि जो शायदि आहे ॼाणे थो. قُلْ إِنَّ رَبِّي يَقْذِفُ بِالْحَقِّ. बेशक अलाह जेको आहे सो क़ज़फ़ थो करे, चिटे थो, हणे थो, विझे थो मुंहिंजे दिलि में हक़ सां. ॻाल्हि हीअ अलामु हू ॼाणंदड़ आहे ग़ैब जी ॻाल्हियुनि खे, सभिनी खे ॼाणंदड़ आहे. قُلْ جَاءَ الْحَقُّ وَمَا يُبْدِئُ الْبَاطِلُ وَمَا يُعِيدُ. حق آيو چو تو حق آيو جو الحق. وَمَا يُبْدِئُ الْبَاطِلُ. باطل جو آيو سو نقی کا شے پہرے دفعہ ٹھائے تو سکے, نقی ان کے کو ورائے تو سکے, مطلب باطل جو آيو سو نتو کرے سکے وہ آج جا حق کرے تو اللہ تعالیٰ کرے سکے. قُلْ إِن ضَلَلْتُ فَإِنَّمَا أَضِلُّ عَلَى نَفْسِي. चओ हे पैगम्बर सल अलाह वसलम त जेकॾहिं आउं गुमराही ते हुजां, मिसाल तौरु वठिजे, जेकॾहिं मिसाल थो वठिजे, त जेकॾहिं आउं गुमराही ते हुजां त आउं पंहिंजे हुन में पंहिंजे लाइ आहियां, गुमराही में पंहिंजे लाइ आहियां. पोइ तव्हां खणी मूंखे न मञो, मञो तव्हांजी मर्ज़ी आहे. अदलो अला नफ़्सी. ऐं पंहिंजे पाण ते ॼण हुनजो मुतासिर थींदो, आउं भोगींदुसि पाण ई. भई न हदत आहे तू. ऐं जेकॾहिं आउं हिदायत ते हुजां, हिदायत ते आहियां, ऐं आहियां बि हिदायत ते, रबी त मूं ते इन करे आहियां इहो हिदायत ते जो मूं ते वही थो मोकिले. अलाह ताला वही मोकिलियो आहे. यू हा इलही. हाणे क़ज़फ़ जो लफ़्ज़ इस्तेमालु कयो, जा अल हक़ जो बि लफ़्ज़ इस्तेमालु, जा ऐं हेॾां हाणे वरी लफ़्ज़ पंहिंजो यू हा वही जो इस्तेमालु थो. हाणे वही जो सम्झणु खपे. पोइ अंग्रेज़ी में केरु तर्जुमा कया न, कंहिंनि खे लज थी थिए त वही जी ॻाल्हि कीअं करियूं, जिब्राईल किथां आणियूं, हीअं करियूं, हूअं करियूं. पोइ हाणे इन करे इंस्पिरेशन था इस्तेमालु करियूं. पोइ हाणे अब्दुल्ला यूसुफ अली वरी उहो इस्तेमालु थो करे. पर मतिलबु वही रिवलेशन थी थिए. अलाह ताला मूंखे वही थो मोकिले. वही जे लफ़्ज़ खां सवा का असीं ॻाल्हि सुञींदासूं कोन त छा आहे ॻाल्हि. यू आहे रबी नू समी क़रीब. अलाह मूं ते वही थो मोकिले ऐं उहो ॿुधंदड़ आहे ऐं वधीक वेझो आहे. वलो तरा वलो तरा. हाणे वलो तरा ई टियों दफ़ो वलो तरा. पहिरीं उहो मिसाल ॾिनी जेकॾहिं हुननि खे ॾिसो, हू जेके मुस्तदाफ़ीन ऐं उहे जेके मुस्तक़बरीन, उहे जहन में छा था वेठा कनि. वरी थोरो अॻु में पाण ई पढ़ीसूं आयत वलो तरा, थोरो अॻु में पढ़ीसूं त जेकॾहिं तूं ॾिसी हुननि खे, मतिलबु त हुनजो हाल हाणे ॿियो दफ़ो अॻु में करे ॿियो दफ़ो थी वियो, हाणे टियों दफ़ो आहे. वलो तरा, जेकॾहिं तूं हुननि खे ॾिसी, मतिलबु त जेकॾहिं क़यामत जो जेको हाल आहे उहो अलाह ताला हिते हर हर वराए वराए ॾेखारे थो ईअं. पर चए थी जेकॾहिं रसूल खे फरमायो त जेकॾहिं हुननि खे ॾिसी त कहिड़े हाल में आहिनि. वलो तराज़ीब. जंहिं महिल परेशान थींदा ऐं अलाह जे अज़ाब खां छुटकारो न लहंदा ऐं वेझे हंधा पखिड़बा, तंहिं महिल जेकॾहिं ॾिसी, जेकॾहिं पहिरीं वलो तरा. हाणे हीउ तर्जुमो पंहिंजो साईं वरी एडिट कयो पंहिंजे दीन मोहम्मद वफ़ाई ऐं ॿिए अलाए कंहिं माण्हू कर पंहिंजे हुआ शिकारपुर जा, साईं रामरोटी साहिबु पंहिंजो लिखियो, पोइ हिननि वरी अॻिते जी ॻाल्हि पोइते जी ॻाल्हि अॻिते पोइ फरमाए त वलो तरा, जेकॾहिं ॾिसी हुननि खे, हितां खां शुरू कजे ॻाल्हि खे, जेकॾहिं हुनखे ॾिसी इज़ फज़ाऊ, जॾहिं हुननि जी परेशान थींदा फज़ा फज़ा फज़ा जॾहिं लही वञे हली फज़ा, या जॾहिं फज़ा अञा चढ़ी वेठी हुजेसि फज़ा, ॿिन्ही सूरत में फज़ा फज़ा फज़ा अकबर, उहो वॾो जेको हिरास, जेको ख़ौफ़, जेको डपु, जेको क़यामत जो आहे, उनजी ॻाल्हि हाणे करे थो. वलो तरज़ू फला फौत करीब, पोइ चए थो जेकॾहिं ॾिसी त हूंदो अजब खणी त जंहिं महिल परेशान थींदा अलाह जे अज़ाब खां छुटकारो न लहंदा ऐं वेझे हंधा पकिड़बा, तंहिं महिल जेकॾहिं हू ॾिसी त अजब قریب. जेकॾहिं हिदायत वारो थी ऐं जंहिं महिल परेशान थींदा अलाह जे अज़ाब खां छुटकारो न लहंदा ऐं वेझे हंधा पकिड़बा, तंहिं महिल जेकॾहिं ॾिसी त अजब हूंद करी. وقالوا آمنا به وإني إني لهم متناوش أنا لهم متناوش من مكان بعيد. پون چندات هاڻي ان قرآن تي ايمان آندس. وقالوا آمنا به هاڻي ايمان تانيو وأنا لهم متناوش تناوش أنا من ڪٿي آهي ऐं के पोइ उन वक़्तु ॼण जंहिं त हाणे हाणे त वक़्तु वियो हलियो साईं त ख़तमु थी वियो ॻाल्हि. अमन्ना बि अन्ना लहम तनाउश, पोइ किथे आयो उहो तनाउश, मकान भई चवंदा त हाणे हुन क़ुर ते ईमान आंदोसि ऐं उते दुनिया जे ॾूरे हंध खां खे ईमान हथु किथां आणणु किथां ईंदो, यानी हाणे चवंदा हाणे हाणे ताईं वक़्तु वियो हलियो, हा ॻाल्हि परे थी वई, दुनिया वारी ॻाल्हि, दुनिया वई हली बाप, हाणे ताईं आख़िर में आयो, हाणे तव्हां छा कबो, हू फिरौन जेको आहे आख़िर में चई हाणे आऊं वञा थो, चई हाणे फ़ाइदो कोन ॾींदी, जंहिं वक़्तु निड़गिर्त निड़गिर ते पहुची वियो सा, तंहिं वक़्तु जेको आहे सो तौबा क़बूल कोन थी थिए ऐं आख़िर में हिकु तौबा क़बूल कोन थी थिए, हाणे चई हाणे छा हाणे वक़्तु वियो हले, हा ख़तमु ॻाल्हि आहे. وقالوا آمنا به وأنا لهم التناوش من مكان بعيد وقد كفروا به من قبل. پوءِ جيڪي هاڻي آخرت ۾ ڏٺو عذاب آهي يا آهي هاڻي چوندا هاڻي مڃو ٿا پوءِ هاڻي مڃڻ ۾ فائدو ڪونهي. پوءِ ان کان اڳ ۾ چئي ٿو قد كفروا به من قبل, اڳ ۾ جيڪي آهي هن جي كفر هن کي کوڙو چوندا, پوءِ چوندا زق چکو پنهنجو مزو عذاب جنکے کورو تا چے تے مزو چکھو آن بھلے. ويقذفون بالغیب من مکان بعید, حالی قذف وار لفظ جو کو وری پہلی حضور صلی اللہ علیہ وسلم جے متعلق استعمال تھیو تو مجھے قلب میں وجے تو ہانے تے یقذفون بالغیب من مکان بعید یار وری ان کافر جے متعلق ہانے یا گال تو فرمائے, حالانکہ اگے ان قران کے न मञींदा हुआ ऐं ॾूरनि हंध खां अण ॾिठो गुमान जा तीर उछलींदा हुआ. यकज़िफ़ून बिल ग़ैब, क़ज़फ़ बिल ग़ैब, क़ज़फ़ बिल ग़ैब मतिलबु ईअं धुको हणणु ऐं ऊंदहि मंझि तीर हणी छॾणु. चम यकज़िफ़ून बिल ग़ैब मिम मकान बईद, पराए घर खां पराए जॻह खां, यानी को वेझो कोन आहे, हक़ जे वेझो कोन हुआ, हक़ जे ख़िलाफ़ु तीर वेठे हयऊं बसि. यकज़िफ़ून बिल ग़ैब من مكان بعيد وهيل بينهم وبين ما يشتهون. هيل بينهم انن جي وچ ۾ ۽ جو جيڪي چاهيون ٿي انن جي وچ ۾, يعني انن جا جيڪي شهوتون, انن جو جيڪي خيال, انن جي جيڪي انن جي وچ ۾, هيل بينهم انن جي انن جيڪي سدو ڪندا رهيا تن جي وچ ۾ هڪڙي آڙ, بين وهيل بينهم وبين ما يشتهون كما فعل بأشيائهم من قبل. جيئن جڑی طرح آڑ وجھی ويندي جڑی طرح انن جڑی जेके हुननि खां अॻु में ॿियनि खां अॻु कयो वियो, यानी अशिया अशिया शिया, उहो शिया जी ॻाल्हि आहे। हिन में क़ुर शरीफ़ में चारि दफ़ा शिया जो लफ़्ज़ आहे, अशिया जो लफ़्ज़ आहे, प्लूरल में अशिया माना ग्रुप जा, उन ग्रुप जा माण्हू मिन क़बल कमा फ़ैल बे अशिया, पंहिंजो ग्रुप खे ॾिसी माण्हू चए थो आउं बि ईअं करियां थो भला, छो जो हीउ पियो सॼो करे ईअं, मूंखे मज़ो इन में आहे। अशिया हुनजो जेको ग्रुप आहे उन सां करे थो। भई हिकिड़े रुगो पॉज़िटिव माना में आहे त हज़रत इब्राहिम अलाम जे मुतालिक़ अलाह ताला फ़रमायो त हुन खां नूह अलाम जो ज़िक्र करे, त पोइ चई त हुन खां उहो नूह अलाम जे पार्टी जो हो, यानी उन ग्रुप जो हो, उन नमूने जो उन ख़्यालु उन फ़िक्र जो नबूअत वारो हुयो। इन करे पंहिंजो उनजो ज़िक्र ज़िक्र दफ़ो हुयो। शिया जो लफ़्ज़ जेको आहे पॉज़िटिव आहे, बाक़ी क़ुर शरीफ़ में जेको आहे जिते किथे बि इस्तेमालु थियो आहे त नेगेटिव माना में, त माना त हीअ ग्रुप था ठाहियो, तव्हां टोड़ था विझो, तफ़रको था कयो, हीअ था कयो, उहो कयो, शइ हिन माना में। इनम कानू फी शकिम मुरी, बेशक उहे वॾे शक में पियल हुआ। यक्सिफू न बिल ग़ैब मिन मकानिन बईद, हालांकि अॻे हुन क़ुर खे न मञींदा हुआ ऐं ॾूरे हंधि खां हाणे ॾिठो गुमान जा तीर उछलींदा हुआ। وحيل بينهم وبين ما يشتهون كما فعل بأشيائهم من قبل إنهم كانوا في شك مريب. وننجي أي ويجي كي صدون قنداوا وننجي وچمي قنداريا تنجي وچمي آل بدهي وي جاري ترى ونن جانن بيان کان اگ كيو بيو يعني اگ يوجي كي قومنو उन सां वेड़े नमूने सां जेको आहे पनिशमेंट ॾिनी वई उन्हनि खे, तीअं जेको आहे हिननि जे विच में बि अहिड़े नमूने सां पनिशमेंट कई, जो हिन सदूं पूरी न थियूं। हिन जेके सदूं चाहियूं थिए त हीअ करियूं, हीअं हूंदो करियूं, हीअं हूंदो करियूं, से पूरियूं कोन थियूं। शद्दाद पंहिंजो बाग़ ठाहियो, फलाणे हीअं ठाहियो, हीअं ठाहियो, निमरूद हीअं ठाहियो, हीअं थिए कयो, हीअं थो कयो, उन जी सदूं पूरियूं कोन थियूं। ऐं आख़िर में उनखां अॻु में ई मारिजी विया हुया, मरी विया हुया, उहो तबाह थी विया, बर्बादी जेका असां असां मोकिली, हुन ते पनिशमेंट आई सवाल नमूने सां। त हाणे इहा आख़िर में अलाह मफ़ज़ा वरज़ुखना वफ़ज़ना वादना सवातल मुस्तक़ीब सवातलीम ग़ैर महदूबीन रबना तक़बल मिना इन कंत समी अलालीम वतुबलीन कंत तवाबुर रहीम हसबी अलाह अलाह तो कल रबुल अर्शल अज़ीम।